सबको मन को चाहना महान पर्व यो दसैँ तिहार को सबैलाई शुभकामना दुर्गा भवानी हे दिशा चाहिँ भगवान हो भवानी हो गो सबको मन को चाहना महान पर्व यो दसैँ तिहार सबैलाई शुभकामना महान पर्व यो दसैँ तिहारको सबैलाई शुभकामना सबको मन को चाहना महान पर्व यो दसैँ तिहारको सबैलाई शुभकामना जमारा कर्मा होस् सुख शान्ति सबैको मनमा होस् हो गो सबको मन को चाहना महान पर्व यो दसैँ तिहारको सबैलाई